बजारमा सानी आऊ बसौँ के डर नमानी बेनीको बजारमा सानी आऊ बसौँ के डर नमानी आऊ बसौँ के डर नमानी सन्जाको सुन्तला घारी बनाउँछु मायाको फुलबारी सन्जाको सुन्तला घारी बनाउँछु मायाको फुलबारी बनाउँछु मायाको फुलबारी Shut up. अल्लाहको भारी सालै जो घुम्दै छ आँखैमा हे बारी तिस अल्लाहको घारी सालै जो बटौली बजारमा जान लाउ सिखरी चोरेको नभन बटौली बजारमा जान लाउ सिखरी चोरेको नभन लाउ सिखरी चोरेको नभन बस भाडा ताईको गाडी लिँदैनन् बस भाडा।